नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। आज 21 मतदान आश्रय दिवस नेकपा एमाले विभिन्न कार्यक्रम गरी मनाउँदैछ। नेकपा एमाले चितवनले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 21 स्मृति दिवसको अवसरमा आज कविलास गाविसको दासडुङ्गामा श्रद्धाञ्जली सभा गरिरहेको छ। बिहान जिल्ला पार्टीकाले भरतपुरबाट दुर्घटनास्थल दासडुङ्गासम्म मोटरसाइकल र्यालीको आयोजना गरिएको थियो। पार्टी महासचिव ईश्वर पोखरेल श्रद्धाञ्जली सभाको प्रमुख अतिथिका रूपमा आउने भनिए पनि स्वास्थ्य समस्याका कारण उहाँ आउन नसकेपछि पोलिट ब्युरो सदस्य काशीनाथ अधिकारीको प्रमुख अतिथितामा कार्यक्रम भइरहेको छ। यस्तै एमाले जेठ 5 गते गुन्जानगर 8 गाजीपुरमा पनि स्मृति सभा गर्ने भएको छ। सो स्थानको नारायणी नदी किनारमा मदन भण्डारीको शव प्राप्त भएको थियो। सभामा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारी सहभागी हुने एमाले चितवनले सुनाएको छ। 2050 साल जेठ 3 गते मदन कुमार भण्डारी र जीवराज आश्रितको कविलास गाविसको दासडुङ्गामा जीव दुर्घटना परि निधन भएको थियो। सो दुर्घटनालाई एमाले नेता दोईको रसीमै हत्या भन्दै आएको छ। दुर्घटनाको यथार्थ तथ्य अझै बाहिर आएको छैन। नेकपा एमालेका 25 जना केन्द्रीय सदस्य सहितका 42 जना नेताहरूले न्यायाधीश नियुक्ति सम्बन्धी विवादमा प्रभावकारी भूमिका खेल्न आग्रह गर्दै अध्यक्ष चलनाथ खनाललाई ज्ञापन पत्र बुझाएका छन्। संसदीय सुनवाई समिति मार्फत न्यायाधीश सिफारिस प्रकरणका दोषीमाथि कारवाही र न्याय परिषदको गलत निर्णयलाई सच्याउन आग्रह गरिएको एमाले नेता योगेश भट्टराईले जानकारी दिनुभयो। न्यायाधीशमा सिफारिस भएका मध्ये धेरैको नाममा आलोचना भइरहेको र नियुक्ति हुँदा पार्टीको छविमा आज आउने भएकाले सच्याउनको लागि पार्टीका सभासदहरू मार्फत संसदीय सुनवाई समितिमा प्रभावकारी भूमिका खेल्न माग गरिएको भट्टराईले बताउनुभयो। भट्टराई सहित नेताहरू घनश्याम भूषाल, कृष्ण गोपाल श्रेष्ठ, विजय कुमार पौडेल, प्रकाशवाला, विदुराम भूषाल, जगन्नाथ खतिवडा, ठाकुर गैरे लगायत नेताहरूले ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझेपछि अध्यक्ष खनालले यसबारे आफूले थप बुझेर निर्णय लिने बताएको नेता भट्टराईले जानकारी दिनुभयो। नेपाली कंग्रेस नवलप्रासीका कोषाध्यक्ष चन्द्रबहादुर आलेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ। कावासोतीबाट गैडाकोट जाँदै गरेको N11-5392 नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको लोकहा ओह्रालोमा गैराती दुर्घटना हुँदा कोषाध्यक्ष आलेको मृत्यु भएको इलाका प्रहरीकाले कावासोतीले जनाएको छ। दुर्घटनामा अर्का 1 जना घाइते भएका छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मोटरसाइकल आफै दुर्घटनामा परेको अवस्था कुनै सवारीले ठक्कर दिएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी वामदेव गौतमले जानकारी दिनुभयो। भारतीय प्रधानमन्त्री मनमोहन सिंहले 10 वर्षको कार्यकालमा आफूले यथासक्यो देश र जनताको सेवा गर्ने प्रयास गरेको बताउनु भएको छ। कंग्रेस नेतृत्वको युपीए गठबन्धनको प्रधानमन्त्रीका रूपमा अन्तिमपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै सिंहले आफ्नो जीवन र कार्यकाल खुला किताब जस्तो भएको बताउनुभयो। आफूलाई जे कुरा पनि देशका कारण प्राप्त भएको भन्दै उहाँले देश विभाजनका कारण घरबार विहीन भएको बालक देशकै कारण उच्च पदमा पुग्न सकेको भन्दै उहाँले यो ऋण आफूले कहिले चुकाउन गर्न नसक्ने बताउनुभयो। नयाँ बन्ने सरकारलाई शुभकामना दिँदै प्रधानमन्त्री सिंहले सबै देशवासीले जनादेशको सम्मान गर्नु परेमा जोड दिनुभयो। 10 वर्ष पहिले आफूले जिम्मेवारी सम्हाल्दा पूरा मेहनत काम गर्ने र सत्यको बाटोमा हिँड्ने निश्चय गरेको भन्दै उहाँले आफूले सधैँभरि सही काम गर्न प्रयास गरेको पनि बताउनुभयो। पछिल्लो 10 वर्षमा धेरै सफलता र उपलब्धि हासिल गरेको भन्दै प्रधानमन्त्री सिंहले आफूलाई त्यसमाथि गर्व लागेको गर्नुभयो। आज भारत सबै किसिमले 10 वर्ष पहिलेको भारतभन्दा धेरै बलियो भएको भन्दै उहाँले देशको सफलताको श्रेय सबै नागरिकलाई दिनुभएको छ। हाम्रो देशमा अझै पनि विकासका धेरै सम्भावना रहेकाले तिनको फाइदा उठाउनका लागि सबै एकजुट भएर कडा मेहनत गर्नु जरुरी रहेको प्रधानमन्त्री सिंहको भनाइ छ। भारत विश्वको बदलिँदो अर्थव्यवस्थाको एक महत्वपूर्ण शक्तिको रूपमा उदाउनेमा आफू विश्वस्त रहेको भन्दै सिंहले परम्परालाई आधुनिकताका साथ र विविध विविधतालाई एकतासँग मिलाएर भारतले विश्वलाई अगाडिको बाटो देखाउन सक्ने दावी पनि गर्नुभयो। र स्पेनिस ला लिगा फुटबलमा एथलेटिकको मन्ड्रिड र बार्सिलोना भेट्दैछन्। ओखिलले च्याम्पियनको टुङ्गो लगाउनेछ। घरेलु मैदान नाउक्यापमा नेपाली समय अनुसार राति पौने 10 बजे हुने खेलमा एथलेटिकको मन्ड्रिड कम दबावमा हुनेछ। 1996 पछि पहिलो पटक उपाधि जित्न उसलाई बराबरी भए पुग्छ। उपाधि रक्षाका लागि बार्सिलोनालाई भने जित अनिवार्य छ। एथलेटिकको मन्ड्रिडले अर्को साता च्याम्पियन्स लिग उपाधिका लागि रियल मन्ड्रिडसँग खेल्दैछ। यो सिजन एथलेटिकको मन्ड्रिड र बार्सिलोना 5 पटक आम्ने सामने भएका छन्। 4 खेल बराबरीमा सकिएको छ भने अप्रेल 9 भएको खेलमा एथलेटिकको 1-0 विजय भएको थियो। अवस्थ दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।